चोरी शिकारबाट चितवन निकुञ्जमा दुई वर्षपछि गैंडाको मृत्यु, खाग चोरेर तस्कर फरार, काभ्रेमा भएको बस दुर्घटनामा छ जनाको मृत्यु। पेसागत हकितका लागि मिलेर अघि बढ्न पत्रकारलाई प्रधानमन्त्री कोइरालाको सुझाव, पत्रकारहरूले कार चढेर हिँड्ने स्थिति आउन लागेको भनाई। पार्टी यथा शीघ्र महाधिवेशनमा जानुपर्ने ए माओवादी नेता भट्टराईको माग, राष्ट्रिय सम्मेलनको बन्द सत्रमा आज समूहगत छलफल चल्दै। भारतको आसाममा भड्किएको जातीय हिंसामा परि मर्नेको संख्या 30 पुग्यो, एप्पल र सामसुङले एकअर्काको नक्कल गरेको अमेरिकी अदालतको फैसला। र इण्डियन प्रिमियर लीग अन्तर्गत मुम्बई विरूद्ध पञ्जाब ब्याटिङ गर्दै बेलुका दिल्ली र राजस्थान भिड्ने। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। चितवन राष्ट्रिय निकुञ्जले गैंडा चोरी शिकार वर्ष मनाएको केही दिनमै तस्करीबाट एउटा गैंडाको मृत्यु भएको छ। गैराती तस्करीले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत जगतपुरको दोभान सामुदायिक वन क्षेत्रमा 20-25 वर्षको देखिने पोथी गैंडा मारेर त्यसको खाग लकेको निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो। जगतपुरको दोभान सामुदायिक वनभित्र आज बिहान निकुञ्जको टोलीले गैंडा मृत अवस्थामा फेला पारेको थियो। चोरी शिकारमा संलग्न को खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो। 2 वर्ष यता चितवन निकुञ्जमा चोरी तस्करबाट गैंडाको मृत्यु भएको थिएन। काभ्रेमा यात्रुवाहक बस दुर्घटनामा परि 6 जना यात्रुले ज्यान गुमाएका छन्। काठमाडौँबाट तातोपानी जाँदै गरेको अरनीको यातायात सेवा समितिको 23K 237 नम्बरको बस अरनीको राजमार्ग स्थित 50 किलोमा दुर्घटनामा परेको हो। मृतक मध्ये 2 जनाको शनाखत भएको छ। प्रहरीका अनुसार काभ्रेका बेकसिमले 7 बस्ने 21 वर्षकी सोस्तानी केसी, सिन्धुपाल्चोक सल्ले 8 की 11 वर्षीय रेजिना धामीको शनाखत भएको छ। बसमा सवार 35 जना यात्रु घाइते भएका छन्। घाइते मध्ये 6 जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। बस सड़कबाट 15 फिट तल खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब प्रेक्षक भीम किरण बोगटीका अनुसार 4 को घटनास्थलमै र 2 को उपचारका क्रममा मृत्यु भएको हो। रौतहटमा आज बिहान परेको चट्याङका कारण 1 जनाको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। जिल्लाको भसेडवा गाविस कोडा नम्बर 2 चट्याङ लागेर कनकपुर 8 का 60 वर्षीय रामप्रसाद चौलागाईको ज्यान गएको हो। त्यस्तै चौलागाईसँगै रहेका 55 वर्षीय चोलाबहादुर खड्का घाइते हुनुभएको छ। चट्याङ लागेका चौलागाईको केही छिडमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै झापाको धाइजनमा चट्याङ लागेर 1 बालकको ज्यान गएको छ। आज बिहान 7:30 बजेतिर परेको चट्याङ लागेर धाइजन 2 का टंक प्रसाद प्रसाईका 10 वर्षीय छोरा युजनको ज्यान गएको हो। घर नजिकै आँपगाछीमा हुने संसारी माईको पूजामा गएका उनलाई बिहान सिमसिमे पानीसँगै परेको चट्याङले लागेको थियो। प्रधानमन्त्री सुशील कोइरालाले पेसागत हकितका लागि मिलेर अघि बढ्न पत्रकारहरूलाई सुझाव दिनुभएको छ। नेपाल पत्रकार महासंघको 24 महाधिवेशनको उद्घाटन समारोहमा कोइरालाले फरक फरक आदर्श र सिद्धान्तबाट प्रेरित दलहरू पनि सहमतिका लागि एकै ठाउँमा उभिने गरेको भन्दै एकै पेसाका पत्रकारहरू दुर्विकृत हुँदा पेसागत अधिकारको मुद्दा ओझेलमा पर्न सक्नेतर्फ सचेत गराउनुभयो। आस्था विचार र सिद्धान्त एक ठाउँमा राखेर पेसागत हकितका लागि सबै पत्रकार एकजुट हुनुपर्ने उहाँको भनाइ छ। राजनैतिक संक्रमणको व्यवस्थापनका लागि पत्रकार महासंघको भूमिका प्रशंसनीय रहेको भन्दै उहाँले यस्तै भूमिका भविष्यमा पनि अपेक्षा गरेको बताउनुभयो। सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा पनि अब पत्रकारहरूले कार चढेर हिँड्ने स्थिति आउन लागेको बताउनुभयो। पत्रकारहरूले न्यूनतम पारिश्रमिक नपाइरहेका बेला प्रधानमन्त्री कोइरालाले भने पत्रकारले अब कार चढेर हिँड्ने दिन आउन लागेको बताउनु भएको हो। कार्यक्रममा नेकपा एमालेका अध्यक्ष जननाथ खनालले काम गरेपछिको पारिश्रमिक पाउनुपर्ने लगायत पत्रकारिता क्षेत्रको व्यावसायिक विकासका लागि सबै जुट्नुपर्ने बताउनुभयो। देश सम्भावना युक्त भए पनि अहिले चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उहाँले सबै मिलेर देशका चुनौती पन्छाउनुपर्ने बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिजालले सरकार सूचना र संचार क्षेत्रका भिन्न भिन्नै नीति बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार लागि परेको भन्दै उहाँले समानुपातिक विज्ञापनका लागि थप बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पत्रचार गरिसकेको उहाँले बताउनुभयो। पत्रकारिताको व्यावसायिक विकासका लागि पत्रकार महासंघसँग सरकारले मिलेर कार्यक्रम अगाडि बढाउने उहाँको भनाइ छ। कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शिव गाउँले 240 दिन काम गरेका श्रमजीवी पत्रकार लाई अनिवार्य स्थायी गर्नुपर्ने व्यवस्था लागू नभई महासंघ चुप लागेर नबस्ने बताउनुभयो। महाधिवेशनले पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। प्रेस चौतारी नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघको संयुक्त प्यानल महेन्द्र विष्टको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ। यस्तै प्रेस युनियन पोषण केसीको नेतृत्वमा एक्लै चुनावी मैदानमा छन्। नेतृत्वको लागि भोलि चुनाव हुनेछ। एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले पार्टी यथा शीघ्र महाधिवेशनमा जानुपर्ने माग गर्नुभएको छ। विराटनगरमा जारी ए माओवादीको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले पेश गरेको दस्तावेजमा 7 बजे असहमति सहितका प्रस्ताव राख्दै भट्टराईले अध्यक्षको दस्तावेज पुरानै प्रकारको भएको बताउनु भएको छ। समग्रमा दस्तावेज पुरानैको निरन्तरतामा र सार संग्रहवादी प्रकारको छ र यसले पार्टीको संकट वस्तुनिष्ठ ढंगले निराकरण गर्न सक्ने देखिँदैन भट्टराईले आफ्नो प्रस्तावमा लेख्नु भएको छ। त्यसैले विकसित विचार, राजनीतिक कार्यदिशा, संगठन नेतृत्व प्रणाली र कार्यशैलीको समष्टिगत सेटमा नै पार्टीभित्र र बाहिर स्वस्थ बहस चलाउँदै यथाशीघ्र पार्टी महाधिवेशन आयोजना गर्नु जरूरी भएको छ। भट्टराईले अध्यक्ष प्रचण्डको दस्तावेजले पार्टीमा ऊर्जा भर्न नसक्ने बताउनु भएको छ। उहाँले दालको दस्तावेजको वैचारिक पक्ष सतही र छिपछिपी प्रकारको रहेको आफ्नो लिखित असहमतिमा उल्लेख गर्नुभएको छ। उहाँले उत्पादन शक्तिको विकास बिना नै मनोगत ढंगले समाजवाद निर्माण हुन नसक्ने उल्लेख गर्नुभएको छ। भट्टराईले नेतृत्वसँग फरक मत राख्नेलाई निरुत्साहित पार्ने प्रवृत्तिका कारण पार्टी विसर्जनको खतरामा पुगेको बताउनु भएको छ। उहाँले पार्टीको पुनर्निर्माणका लागि निर्मम शल्यक्रिया आवश्यक भएको भन्दै क्यान्सर लागिसकेको बिरामीलाई झारफोकले निको नहुने दृष्टान्त दिनुभएको छ। एमाओवादीको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा आज समूहगत छलफल भइरहेका छन्। नेपाल निजामती कर्मचारी युनियनको 6 राष्ट्रिय महाधिवेशन वैशाख 28 गतेदेखि चितवनमा हुने भएको छ। महाधिवेशनमा देशभरका प्रतिनिधि र पर्यवेक्षक गरी 1000 सहभागी हुने युनियन चितवनका नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो। रत्नगरको होटल स्टार ब्याङ्केटमा हुने महाधिवेशन वैशाख 28 गतेदेखि 30 गतेसम्म चल्नेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। यसअघि 75 सदस्य रहेको युनियनको कार्य समिति विधान संशोधनपछि केही संख्या बढ़ाइएको पराजुलीले बताउनुभयो। महाधिवेशनको 28 गते प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम तय भएको पराजुलीले जानकारी दिनुभयो। महाधिवेशनमा चितवनबाट 5 प्रतिनिधिहरू सहभागी हुनेछन्। प्रतिनिधि चयनका लागि शुक्रबार मतदान भएको थियो। मतदानबाट राजेन्द्र मैनाली, नवदनाथ लामिछाने, नन्दा पौडेल, लीलाधर अर्याल र रामभद्र पण्डित केन्द्रीय प्रतिनिधिका लागि चयन भएका हुन्। युनियनको जिल्ला अधिवेशनले शुक्रबार कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा 17 सदस्यीय कार्य समिति चयन गरेको थियो। पूर्वी चितवनको वीरेन्द्रनगर गाविसमा सञ्चालन भएका साक्षर कक्षा सन्तोषजनक रहेको पाइएको छ। साक्षर कक्षा सञ्चालनको जिम्मा पाएको नागरिक सचेतना केन्द्रले आज वीरेन्द्रनगरमा आयोजना गरेको साक्षर अभियान सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा साक्षर कक्षाका निरीक्षकहरूको प्रतिवेदनमा कक्षा सन्तोषजनक रहेको पाइएको हो। गाविसका 9 वडामा खटिएका अर्चना निरीक्षकहरूले आफ्नो कक्षामा भएका प्रगति र कमी कमजोरीका विषयमा प्रतिवेदन पेश गरेका थिए। कार्यक्रममा प्रतिवेदन पेश गर्दै साक्षरी कक्षा निरीक्षक डिला कुमारी तिवारीले आफूले निरीक्षण गर्ने 10 कक्षा मध्ये 2-3 कक्षा राम्रो नभए पनि अन्य कक्षाहरू भने उत्कृष्ट रहेको बताउनुभयो। केही कक्षाहरूमा सहभागीहरू नियमित नआउने गरेको तर कक्षामा नियमित हुनेहरूमा उत्साह भने रहेको आफूले पाएको उहाँले बताउनुभयो। नियमित नहुनेहरूमा सिक्ने इच्छा हुँदाहुँदै पनि घरको काम समय अभाव उपायक र शैक्षिक सामग्रीको अभावका कारण समस्या रहेको तिवारीले बताउनुभयो। निरीक्षकहरूका अनुसार पहिलो निरीक्षणका क्रममा सहभागी घटेको, दोस्रोमा बढ़ेको र तेस्रो पटक अनुगमन गर्दा फेरि सहभागीहरू घटेका छन्। त्यस्तै वीरेन्द्रनगर 2 साक्षर कक्षाका निरीक्षक एम कला तिमलसिन्हाले शुरूमा भर्ना भएका मध्ये अहिले सहभागी केही कम भएको जानकारी दिनुभयो। कक्षामा सहभागी भएकाहरू पनि नियमित नभएको उहाँले बताउनुभयो। घरको कामका कारण पढ्दा आँखाको समस्या हुने गर्दा उनीहरू नियमित नभएको उहाँले बताउनुभयो। वीरेन्द्रनगर गाविसमा सञ्चालन भइरहेका साक्षरता कक्षामा 82 वृद्ध वृद्धा पनि सहभागी छन्। कार्यक्रममा निरीक्षक अस्मिता श्रेष्ठले आफ्नो क्षेत्रमा सहभागीहरूमा सिक्न र पढ्न पाउँदा खुशी देखिएको र उनीहरू सक्रिय भएर पढेको पाइएको बताउनुभयो। त्यस्तै वीरेन्द्रनगर 4 कक्षा निरीक्षणको सीमा पाएकी शान्ता थपुल्याले बस्ने ठाउँ राम्रो नहुनु, ब्ल्याक बोर्डमा लेखिएका अक्षर राम्रोसँग नदेखिनु लगायतका समस्याका कारण केही अस्वस्थता रहेको आफूले पाएको बताउनुभयो। कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले विभिन्न समस्यासँग जुटेर सन् 2015 भित्र चितवनलाई साक्षर जिल्ला घोषणा गर्ने अभियान चलिरहेकाले सबैको सहयोग आवश्यक रहने हुँदा सहयोगका लागि आग्रह गर्नुभयो। केन्द्रका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वीरेन्द्रनगर गाविसका सचिव गणेश गेवाली, ब्रह्मनगर माविका प्रधान अध्यापक हरिप्रसाद गजुरेल, निवृत्त शिक्षक सिद्धराज लेखक, श्रोत व्यक्ति सोमनाथ तिवारी, नेपाली कंग्रेस सभापति मुरारी सिलवार, वडा नम्बर 4 नागरिक सचेतना केन्द्रकी संयोजक शशि थपलिया लगायतले मन्तव्य राखेका थिए। वीरेन्द्रनगर गाविसमा 2160 जना निरीक्षलाई साक्षर बनाउने लक्ष्य लिइएको छ। गत चैत्र 16 गतेदेखि सो गाविसमा निरीक्षरहरूलाई साक्षर बनाउन 80 साक्षर कक्षा सञ्चालन भइरहेको छ। चितवन जिल्लाको क्षेत्र नम्बर 4 उपनिर्वाचनका लागि 5,000 मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा 59,000 मतदाता रहेको सो क्षेत्रमा गएको 6 दिनमै गाउँमै मतदाता नावली सङ्कलन गर्दा 5,000 नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो। वैशाख 14 19 गतेसम्म मतदाता नावली सङ्कलन गरिएको हो। नामावली सङ्कलनका लागि 16 परिचालन गरी 2 मतदाता नावली संकलन गरिएको थियो। चितवनमा हुन लागेको उपनिर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गर्न लागेकाले प्रचारका कार्यक्रम समेत शुरू भएको छ। आगामी असार 8 चितवन क्षेत्र नम्बर 4 लगायत देशका विभिन्न 4 क्षेत्रमा निर्वाचन गर्न लागि हो। जिल्लाको क्षेत्र नम्बर 4 नेपाली कंग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला विजय हुनुभएको थियो। उहाँले चितवनबाट राजीनामा दिएकाले उपनिर्वाचन हुन लागेको हो। सो निर्वाचनका लागि कार्यालयले 31 स्थानमा 81 मतदान केन्द्र तोकेर प्रक्रिया अगाडि बढाएको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं नेकपा एमाले र एमावती बीच कुनै भिन्नता नभएको भन्ने नेकपा माओवादी उपाध्यक्ष सीपी गजुरेलको भनाईमा तपाईँ के भन्नुहुन्छ? ए हेर्दा त्यस्तै लाग्छ, बी बोलीमा सत्यता छैन, सी आरोपको राजनीति। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए हेर्दा त्यस्तै लाग्छ भन्नेमा 34%, बी बोलीमा सत्यता छैन भन्नेमा 30%, सी आरोपको राजनीति भन्नेमा 30%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, नेपाल पत्रकार महासंघको अबको नेतृत्व कस्तो आउनु पर्ला जस्तो लाग्छ? ए वामपन्थी समूहको प्यानल, बी प्रजातान्त्रिक समूहको प्यानल, से जस्तो आए पनि केही हुने होइन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 PULL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटौँडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855061743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाई छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। भारतको आसाममा भड्केको जाति हिंसामा परि मर्नेको संख्या 30 पुगेको छ। आसामको बक्सा जिल्लामा आज बिहान मात्र 8 महिला तथा बाल बालिकाको शव भेटिएको छ। अतिरिक्त पुलिस महानिर्देशक आरएम सिंहका अनुसार बक्सा जिल्लाको गाउँमा दंगाहरूले 36 घर जलाइदिएका छन्। उनीहरूले घरमा आगो लगाउँदा घरभित्र रहेका मानिस बाहिर निस्कन खोज्दा उनीहरूमाथि गोली प्रहार गरेका थिए। मृत्यु हुनेमा सबैजना एउटै समुदायका मानिसहरू रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। सो क्षेत्रमा अहिले कर्फ्यू लागेको छ। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार प्रभावित क्षेत्रमा सेनाले गस्ती गरिरहेको छ। दुई दिन अघि मात्र बक्सा र कोकरा झार जिल्लामा भएको आक्रमणमा 22 मृत्यु भएको थियो। उता अफगानिस्तानमा गएको पहिरोमा परेर 350 जनाको ज्यान गएको छ। अफगानिस्तानको उत्तर पूर्वी बदक्सा जिल्ला क्षेत्रमा गएको पहिरोमा 2000 जना बेपत्ता भएका छन्। मुसलधारे पानी परेपछि एउटा ठूलो पहाड़ले झरेर 215 परिवारको बसोबास रहेको गाउँलाई नै पुरेको बदक्सा प्रान्तका गवर्नरले बताएका छन्। शुक्रबार छुट्टीको दिन दिउँसो सबैजना घर बसिरहेको अवस्थामा पहिरोले घरहरू पुरेको हो। पहिरोको खतरालाई मध्यनजर गर्दै वरपरका अरू 1000 घर खाली गरिएको छ। कोरियाको इलेक्ट्रोनिक्स कम्पनी सामसुङ र अमेरिकी कम्पनी एप्पलले एकअर्काको नक्कल गरेको भन्दै अमेरिकाको एक अदालतले दुवै कम्पनीलाई जरिवाना तिर्ने फैसला सुनाएको छ। अदालतको फैसला अनुसार सामसुङले 12 करोड़ डलर रकम एप्पललाई क्षतिपूर्ति तिर्नुपर्नेछ भने एप्पलले सामसुङलाई 158,000 अमेरिकी डलर मात्र क्षतिपूर्ति तिरे पुग्नेछ। एप्पलले आफूले दर्ता गरेको स्मार्टफोनका फिचरलाई सामसुङले नक्कल गरेको दावी गर्दै अदालतमा मुद्दा हालेको थियो। यस्तै सामसुङले पनि आफ्नो केही फिचरलाई एप्पलले नक्कल गरेको दावी गर्दै अर्को मुद्दा दायर गरेको थियो। स्मार्टफोनको बजारमा अग्रणी रहेका यी दुई कम्पनी बीच एक अर्काको नक्कल गरेको आरोप लाग्दै आएको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गत अहिले पंजाब र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको पंजाबले यो समाचार तयार पार्दासम्म 12.4 ओभर खेल्दै 3 विकेटको नोक्सानीमा 79 रन जोडेको छ। पंजाबका लागि गोर्गी बेल्ली 5 र शाह 20 रन बनाएर क्रिजमा रहेका छन्। यसअघि म्याक्सवेल 45 रन बनाएर हरभजन सिंहको बलमा आउट भएका छन्। अङ्क तालिकामा पंजाब शीर्ष स्थानमा छ भने मुम्बई बिना अङ्क अन्तिम स्थानमा रहेको छ। आज बेलुका 7 बजे दोस्रो खेलमा दिल्ली डेयर डेभिल्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। 5 खेलबाट 6 अङ्क जोडेको राजस्थान तेस्रो स्थानमा छ भने 2 खेल जितेको दिल्ली 4 अङ्कका साथ 7 औं स्थानमा छ। दिल्लीले आजको खेल जिते 4 स्थानमा उक्लनेछ भने राजस्थानले जिते 3 स्थानमा यथावत रहनेछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। चोरी शिकारबाट चितवन निकुञ्जमा 2 वर्षपछि गैंडाको मृत्यु। खाग चोरी र तस्कर फरार। काभ्रेमा भएको बस दुर्घटनामा 6 जनाको मृत्यु। पेशागत हकितका लागि मिलेर अघि बढ्न पत्रकारलाई प्रधानमन्त्री कोइरालाको सुझाव। पत्रकारहरूले कार चढेर हिँड्ने स्थिति आउन लागेको भनाई। पार्टी यथा शीघ्र महाधिवेशनमा जानुपर्ने ए माओवादी नेता भट्टराईको माग, राष्ट्रिय सम्मेलनको बन्द सत्रमा आज समूहगत छलफल चल्दै। भारतको आसाममा भड्केको जाति हिंसामा परि मर्नेको संख्या 30 पुग्यो। एप्पल र सामसुङले एक अर्काको नक्कल गर्ने गरेको अमेरिकी अदालतको फैसला। र इण्डियन प्रिमियर लीग अन्तर्गत मुम्बई विरूद्ध पञ्जाब ब्याटिङ गर्दै बेलुका दिल्ली र राजस्थान भिड्ने। अवस्त साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुव विदा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 056533290।